छिक्योरी स्कूल पढ्दा यो ठिटोरी तिमलाई देख्योरी माया लाउन पोखरा भन्छन् मायालु स्याउ खानलाई जुम्ला एकै बारको जुनी ओइ जुनी म तिमी छौ तिमीले छोडी गाई म कति रुला बारौँ मगन छ तिमी जस्ता धेरै छन् भन्दिन्छ माया लाउन पोखरा भन्छन् मायालु स्याउ खानलाई जुम्ला जाओ खाना लाई जुमला कई बार को जुनी ओ जुनी मा तिमी छौ तिमले छोड़ी गाए मका तिरुला गर्दा झिमझिमी टुप्लुक टुप्लुक आई हाल छौ तिमी माया लाउन पोखरा भन्छन् मायालु च्याउ खाना लाई जुमला कई बार को जुनी ओ जुनी मा तिमी छौ तिमले छोड़ी गाए मका तिरुला